अच्छा, अब आप देखिए कि आग और मिट्टी के अंदर जो फर्क है, मिट्टी की सरिश्त में क्या है, थोड़ा सा इसको भी देख लेते हैं। कुछ खसूसियात होती हैं मिट्टी की, और ये बातें सुन के आपको बहुत ही खुशी होगी इंशाल्लाह ताला कि हम इंसान हैं। चलिए मैं यहाँ आपको ब्रेक देती हूँ क्योंकि वक्त पूरा हो गया और मैं सोचा था ये आयत पूरी कर लूँ, लेकिन कोई बात नहीं इंशाल्लाह आज अगर आप रहम करें तो 15 मिनट की ब्रेक ले लें ताकि हम ये रुकू पूरा कर सकें। ठीक है, थोड़ी सी कुर्बानी देना सीखें क्योंकि इल्म कुर्बानियों के ज़रिए से मिलता है इंशाल्लाह। 15 मिनट की ब्रेक आपकी शेयरिंग के लिए, जो सुना उसमें से कोई चीज़ जो आपको समझ नहीं आई या कुछ शेयर करें, जब शेयर करें तो बहुत नपे तुले लफ्ज़ों में किया करें क्योंकि बाज़ चीज़ें रिकॉर्ड होती हैं, बाज़ लोगों के पॉइंट भी बहुत खूबसूरत होते हैं लेकिन बात करने का स्टाइल इतना स्कैटर्ड और बिखरा हुआ या एक ही जुमले को कई बार बोलते हैं तो वो फिर ज़ाया हो जाती हैं। अच्छे कमेंट्स इंशाल्लाह रिकॉर्डिंग्स में भी आएंगे और आपके लिए सदका जारिया भी बनेंगे। तो अल्लाह सुबहान ताला हम सबको अपनी इस्लाह वाला बना दे। तो चलिए आप 15 मिनट हैं और जो सवाल आएंगे उसको लिखते जाइए, इंशाल्लाह ताला उसको एंड पे देखेंगे। अल्हम्दुलिल्लाह, आप लोगों को आवाज़ आ रही है। साहब मैं आज शेयर करना चाहती हूँ शैतान के हवाले से। वाकई ही आज जो जितने भी रवैये थे पहले भी तफसीर की है, लेकिन आज यूँ लगता था कि हकीकतन हमारी ज़िंदगी के हर पहलू पे शैतान ने कब्ज़ा किया हुआ है, जो हमें पता ही नहीं चलता कि हम कैसे दानिस्ता और ना दानिस्ता तौर पे उसके मकरो फ्रेम में आ जाते हैं। और अल्लाह ताला से यही दुआ करते हैं कि या अल्लाह हमारे लिए शैतान से बचना और उससे दूर रहने की तौफीक अता फरमा और हमें वो तरीके समझा दे कि हम उसकी चालों को समझ सकें। जैसे आज सिर्फ छोटी सी बात थी लेकिन आप यकीन करें छोटी नहीं, मेरे लिए तो बहुत बड़ी थी, लेकिन वाकई वो एक शैतान का झपटा था कि जब आपने तलावत के लिए कहा और मैं सिर्फ उसी वक्त 5 मिनट के लिए नीचे गई थी, मुझे कुछ काम था और मैंने कहा आप ट्रांसलेशन लिखवा रही हैं तो मैं अभी आती हूँ, और मैं आ गई थी ये नहीं, लेकिन मैं झिझक रही थी। कभी ऐसे नहीं हुआ, लेकिन आज वाकई मुझे शैतान रोक रहा था। मुझे ये था कि पता नहीं शायद वॉइस ब्रेक हो रही है तो इस वजह से आपने छोड़ दी है, यानी ये हकीकतन मेरे लिए उस वक्त वो फीलिंग थी कि ये मेरे लिए शैतान ने किया है। जज़ाकअल्लाह खैर, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू। उम्मीद है मेरी आवाज़ आ रही होगी। अल्हम्दुलिल्लाह उस्ताद, शैतानी रवैयों की जो आज आपने बात की बहुत ही इसमें डेप्थ है, हर चीज़ में ही है। और वो शुरू से जो नस्लें आ रही हैं ना हमारी, पीछे से जो चली आ रही हैं हमारे मुल्कों में, इतनी ज़्यादा मतलब रच बस गई हैं कुछ बातें कि इंसान उनको बिल्कुल नॉर्मल समझता है अपनी लाइफ में कि ये बिल्कुल अंडरस्टूड चीज़ें हैं और ये हम करेंगे, लेकिन क्योंकि कुरान से दूर है ना इसलिए उस चीज़ में बिल्कुल इन्वॉल्वमेंट हो चुकी है। तो इसीलिए जो ये रवैये हैं शैतानी, ये इंसान के अंदर रच बस गए। तो अल्लाह ताला हम सबको, अब तो अल्लाह का शुक्र अल्हम्दुलिल्लाह ये सब चीज़ें समझ में आ रही हैं, तो अल्लाह ताला एक एक करके उसको हमारे जिस्मों से, हमारे जहनों से, हमारे एक एक अमल से उन चीज़ों को निकाल दे। और मैं अपने बच्चों को भी अक्सर ये कहती हूँ कि बेटा अगर कोई एक लफ्ज़ मेरे मुँह से गलत निकले मुझे उसी वक्त बता दो ताकि मैं उसी वक्त उसको करेक्ट कर लूँ, क्योंकि हमें नहीं पता था कि हमने क्या सीख कर आए, सीखा क्या समझा, वो अपनाते चले गए। लेकिन अल्हम्दुलिल्लाह ये बड़ी बहुत बड़ी नेमत है जो प्लेट में सजा के अल्लाह ताला ने हमारे घरों में पहुंचा दी कुरान, उससे हमें मिल रही है। तो बस इन चीज़ों को, एक एक चीज़ को लेना है और जो जो चीज़ें छोड़नी है उसको राइट अवे अभी इसी वक्त ये कमिटमेंट है हमारा कि हमें उन रवैयों को अपने अंदर से निकाल देना है जो इंसान को शैतानी रवैयों की तरफ ले जाते। बस यही बात शेयर कर दी थी। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू। मुझे भी बस थोड़ा सा ऐसी कुछ शेयर करना था कि हाथ पे कुछ भी कर रहा है, इवन जो चीज़ें हमारे कंट्रोल में नहीं होती हैं। अक्सर यंग लोगों में थोड़ा ये ज़्यादा नज़र आता है कि अपने स्मार्ट होने पे फ़ख्र करना, या फिर अगर, पर ऐसी मैं बच्चों की मिसाल भी ले लूँ, क्योंकि मैं अपने बच्चों को भी यही समझाती हूँ कि अगर कोई एक चीज़ एक बच्चे को समझ में आ रही है और फ़र्ज़ करें दूसरे बच्चे को नहीं समझ में आ रही, तो उसमें जिसको समझ में आ रही है उसका इतना बड़ा कोई बड़ा कमाल नहीं है, क्योंकि अकल भी तो अल्लाह ताला ने दी ना, तो हमें फ़ख्र नहीं करना चाहिए। इस तरह हम खुद अपने आप को बड़ा बना रहे होते हैं कि ओ आई एम स्मार्टर देन हिम, या फिर किसी कोई भी बात हो सकती है कि मुझे गेम ज़्यादा अच्छा खेलना आता है, या मैं जल्दी स्टडी कर लेती हूँ, या कुछ भी हो सकता है। तो छोटी छोटी बातें हैं, मगर हम अपने बच्चों में अभी से ये सोच डालेंगे कि तुम्हारे में कोई बड़ा ही नहीं है, ये अल्लाह ताला ने खूबी दी है, तो हमको इसे इसमें हम्बल रहना है और अप्रिशिएट करना है। और दूसरी बात मुझे ये शेयर करनी थी कि शैतान को, इंशाल्लाह उस्ताद है, इसके बारे में थोड़ी सी और आप प्लीज़ बताइएगा कि इस शैतान को सिर्फ इंसान का बाहर का रवैया, मतलब क्ले जो मिट्टी नज़र आई, अंदर जो रूह है वो नहीं नज़र आई, तो इसलिए उसको जो बनावट थी वो नज़र आ रही थी इंसान की। तो हम भी तो ये करते हैं ना आजकल कि हम लोगों को बाहर जो उनकी अपीयरेंस होती है उस पे जज करते हैं, उस मतलब जिन जिस तरह उनका अपीयरेंस है, कपड़े पहनने का या बोलने का, या मे बी जहाँ से वो हैं, चाहे वो एक लेट्स से ब्लैक मुसलमान बहन हो या हमारी पाकिस्तानी मुसलमान बहन हो, आई नो कि जोड़ बनती है लैंग्वेज से और कल्चर से, बट स्टिल इस्लाम में तो ये है ना कि सभी हमारे बहनें हैं, मगर क्यों फिर हमारे अंदर इतना फर्क आ जाता है दूसरों को दूसरों से अलग ट्रीट करने का। बस अल्लाह हमारी सबकी मदद करे और हमारे अंदर सही भी इतना कुछ हमारे अंदर जम गया है ना ये गंदगी, कि हमें खुद एहसास नहीं होता कि ये क्या गलत है और क्या सही है, और अल्लाह हमें सबको समझ दे कि हम क्या गलत कर रहे हैं और क्या सही कर रहे हैं, और हमारी गलतियों को माफ़ करे और हमें उनको सुधारने का मौका दे, तौबा कबूल करे, और हम दूसरों को भी ये बात पहुंचा सकें। जजाक अल्लाह खैर, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू। मेरी आवाज़ आ रही है? मुझे सिर्फ थोड़ा सा यही शेयर करना था कि अब तक जो हम सिपारे पढ़ते थे, कुरान पढ़ते थे, और ख़ास तौर से जो हम आयत 12 नंबर आयत पढ़ रहे हैं, इसको पढ़ते हुए कभी भी इस चीज़ का एहसास नहीं हुआ कि इसको पढ़ने के लिए ये हमारे लिए भी आयत है। हमेशा पढ़ते वक्त यही फीलिंग्स होती थी कि ये तो शैतान की बातें हैं, शैतान ने किया था तो उसको सज़ा मिल रही, शैतान ने यूँ किया। लेकिन आज पढ़ के वाकई एहसास हो रहा है कि इसमें तो हमारे लिए इतनी नसीहतें हैं, और बहुत बहुत शुक्रिया इस असाज़ा का कि उन्होंने हमारे सामने हमारी ये बातें खोल के रखी, जो वाकई बहुत ही दुनिया में चलने के लिए बहुत छोटी छोटी चीज़ें हैं जो हम लोग कर रहे हैं, और बहुत बहुत ही नॉर्मल लाइफ से हम लोग ये सब कुछ कर रहे हैं, और हमें नहीं पता था कि हम शैतानी रवैया रखे में। अल्लाह हमें माफ़ करे। आपका बहुत बहुत शुक्रिया कि आपने हमें ये सब चीज़ें बताई, और आगे अल्लाह ताला और हमारा दिल खोले और हमारा खौफ बढ़ाए अल्लाह ताला की तरफ से। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू। मेरी आवाज़ आ रही है? अस्सलाम वालेकुम जी। मैं एक वाक़या शेयर करना चाहूँगी। उस्ताज़ा ने जो भी बात बताई थी कि दूसरों की हिदायत के लिए दिल में इतना दर्द हो कि आंसू निकल जाएं, इस पर पाकिस्तान में एक दीनी जमात है जो तबलीग पे मुख्तलिफ मुल्कों में जाती है, तो वो ग्रुप्स होते हैं, ग्रुप्स बनाए जाते हैं मुख्तलिफ इलाकों में जाने के लिए। तो एक दफ़ा पेरिस कोई जमात जा रही थी, तो वहाँ के लिए जो ग्रुप्स बने, तो वहाँ पाकिस्तान में एक इलाका है पिशीन, वहाँ की एक औरत भी थी, उन्होंने कहा मैं भी तबलीग के लिए जाऊँगी। अब उनको सिर्फ पश्तो बोलनी और समझनी आती थी और कोई ज़बान नहीं आती थी, लेकिन उनके दिल में तड़प इतनी ज़्यादा थी कि उन्होंने कहा कि नहीं मैं भी जाऊँगी। अब जब वो लोग पेरिस गए, तो वहाँ जब दर्स हो रहा था, तो वहाँ दो औरतें भी सुनने आई दर्स, तो उन्होंने मिनी स्कर्ट पहने हुए थे, मुसलमान थी, लेकिन क्योंकि वहीं पली बड़ी थी तो उनको कोई इतना पता नहीं था। تو اب وہ جو پشین سے عورت گئی تھی جن کو صرف پشتو سمجھ آتی تھی، تو وہ ان کو دیکھ کے ان کے دل میں بہت درد اٹھا اور انہوں نے رونا شروع کر دیا. اب ان کو سمجھ نہ آئے کہ میں ان کو کیسے بتاؤں کہ انہوں نے غلط کپڑے پہنے ہوئے ہیں یا ایسے نہیں کرنا چاہیے. اب ان کو سمجھ تو کچھ نہیں آ رہا تھا، تو انہوں نے بلوچی سوٹ پہنا تھا، تو انہوں نے اپنی جیب میں ماچس تھی، تو وہ ماچس کی تیلیاں نکال نکال کے جلانے لگی اور ان کے پیر کی طرف اشارے کر کے نا، اور رو رو کے بول رہی تھی جہنم جہنم جہنم. لیکن ان کے دل میں اتنا درد تھا کہ وہ بہت زیادہ زار و قطار رو رہی تھی اور وہ تیلیاں مسلسل جلا کے نا ان کے پیروں کی طرف اشارہ کر رہی تھی. اب وہ لڑکیاں چونکہ مسلمان تھی تو وہ جہنم کا اور آگ کا تو مطلب سمجھ گئی، اور ان کو یہ بھی پتہ چل گیا کہ وہ کیا سمجھانا چاہتی ہیں ان کو، کہ مطلب ان کی انہوں نے منی سکرٹ پہنا ہے تو اس کے لیے وہ جہنم میں جائیں گی. تو انہوں نے بھی ساتھ میں رونا شروع کر دیا اور اتنا روئی وہ دونوں لڑکیاں بھی، اور وہ جو پشین کی خاتون تھی وہ دونوں اتنا زیادہ روئیں کہ وہ سب بے ہوش ہو گئیں، تینوں بے ہوش ہو گئیں. اور جب ان کو ہوش آیا تو ان لڑکیوں نے ان خاتون کو کہا، مطلب باقی ان لوگوں کو انگلش میں سمجھایا، کہ اب ہم اس کپڑوں میں یہاں سے باہر نہیں جائیں گے، کہ جب اس عورت کے دل میں ہمارے لیے اتنا درد ہے جو خود اتنی کورڈ ہے، تو ہمارا حشر کیا ہوگا. تو انہوں نے پھر ان سے عبایا لیا، ان کی ڈریسز لیے پاکستانی، اور وہ پہن کے وہاں سے باہر نکلی. تو میں اس بات سے بالکل اگری کرتی ہوں کہ اگر کسی کے دل میں تڑپ ہونا دین پہنچانے کی، اور اس کو بے شک زبان بھی نہ سمجھ آئے، لیکن صرف اس تڑپ کی وجہ سے وہ ان لڑکیوں کو راہ راست پہ لے آئی. بس میں یہی شیئر کرنا چاہتی تھی. جزاک اللہ. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. جزاک اللہ خیر استاذہ. بس آج کا لیسن تو واقعی بہت امپورٹنٹ ہے، اور اس میں جو بہت یعنی اہم چیز میں نے فیل کی کہ واقعی پہلے ہم کو یہ پتہ نہیں تھا کہ ہمارا دوست کون ہے اور ہمارا دشمن کون ہے. اور الحمدللہ مطلب مسلمان تھے ہم، بلکہ اب بھی ہیں، لیکن اللہ سے اللہ یعنی اتنا ہم کو یہ پتہ نہیں تھا کہ اللہ ہی ہمارا سب سے جو ہے وہ یعنی خیر خواہ دوست جو کہ ہمارے لیے ہر موقع پر، جو کہ اگر ہم اللہ کی بات مانیں گے تو انشاءاللہ یعنی ہمارے لیے ہر مشکل آسان ہوگی، اور نہ یہ پتہ تھا کہ دشمن یعنی شیطان ہے. تو الحمدللہ ثم الحمدللہ کہ آج جو ہے یعنی آج بھی، اور اس جب سے قرآن شروع کیا ہے تو یہ چیز پتہ چل رہی ہے، اور آج تو الحمدللہ واقعی کہ شرح صدر مزید ہو گیا. تو بس اللہ ہم کو آخری سانس تک جو ہے ان کی یعنی پہچان کراتے رہے، اور اللہ ہمیں اپنے حکموں پر عمل کرنے کی توفیق دے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. جو بریک میں کسی کا سوال یا کوئی کمنٹ تھا وہ یہاں نوٹ کر دیں، جو جانا چاہیں جا سکتے ہیں. ٹائم پورا ہو گیا کلاس کا، 7 منٹس ہیں ہمارے پاس، جس میں آپ کوئی سوال یا کوئی ڈسکشن یا کچھ بھی آپ کہنا چاہیں تو کر سکتے ہیں. جی اگر کوئی ہیلپ کر دے، اور جو بریک کا کوئی کوسچن تھا اگر یا کوئی کمنٹ تو وہ پیسٹ کر دیں تاکہ آپ کو اس سے ہیلپ کر دی جائے. جی قیاس ایک اصطلاح ہے بیسیکلی، سوال یہ مجھے یاد آ گیا اپنے بڑھتے. قیاس ایسی ہے جیسے عقل لگانا، آپ اس کو اس لفظ کو بدل کے بس عقل کا استعمال کر لیں. میں نے اس کو بعد میں بدل دیا تھا یہ لفظ کو، عقل کا استعمال کیا. بیسیکلی یہ آپ انشاءاللہ جب علوم القرآن پڑھیں گے تو اس میں آپ اس کو دیکھیں گے. ابھی یہ ایسی چیز نہیں ہے کہ جو آپ سے شیئر کی جائے. موٹیویشنل شیئرنگ فار دوز ہو ہیزیٹیٹ ٹو کنوے اللہ میسج ٹو ادر ایون دو دے ہیو سیم لینگویج. صحیح. یہ وائرس تو واقعی بہت ڈینجرس ہے، اللہ تعالیٰ ہم سب کو اس سے محفوظ رکھیں. آمین سم آمین. جی اریکا 165 آپ مائک لیجیے. علیکم ورحمۃ اللہ وبرکاتہ، میری آواز آ رہی ہے؟ جزاک اللہ استاذہ، میرا سوال تھا کہ جیسے آپ نے بتایا کہ ہم لوگوں نے ابھی پڑھا قرآن سے کہ اللہ تعالیٰ شیطان ہمیں جو ہے جانے اور انجانے گناہ کروائیں گے، تو جانے ہوئے گناہ تو ہمیں پتہ ہے کہ بھئی ہم یہ گناہ کر رہے ہیں، تو ہم انشاءاللہ ہمیں جب بھی خدا نہ کرے ویسے تو گناہ نہ کریں، لیکن اگر ہو گیا تو ہم اس کی معافی مانگ سکتے ہیں، تو نہ جانتے ہوئے جو گناہ ہم کر رہے ہیں تو اس کو جاننے کا کیا کیا طریقہ ہو سکتا ہے، یا صرف دعا ہی ہم اس کے لیے کرتے ہیں کہ نہ انجانے میں جو گناہ ہو گیا اس کو معاف کر دیں، یا اللہ نے کوئی ایسا رکھا ہوا ہے طریقہ کہ جس کے ذریعے ہم اپنے نہ جانتے ہوئے گناہ مطلب ہمیں پتہ چل سکتے ہیں یا نہیں، پلیز اس کا مجھے بتا دیجیے گا؟ جزاک اللہ خیر، اور آپ کا بہت بہت شکریہ، آپ نے بہت ساری باتیں اچھی سکھا دی ہمیں. جی، ان کا سوال آپ لوگوں نے سن لیا، سوال یہی تھا کہ جانتے میں جو گناہ کرتے ہیں اس سے تو ہم بچ سکتے ہیں، اور جو انجانے میں کرتے ہیں اس سے کیسے بچیں؟ دعاؤں کے سہارے سے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے ایک دعا سکھائی کہ اللہ میں اس شرک سے بھی پناہ مانگتا ہوں جس کو میں جانتا ہوں، اور اس شرک سے بھی پناہ مانگتا ہوں جس کو میں نہیں جانتا. پہلی بات دعا کے سہارے، دوسری بات اللہ تعالیٰ سے وہ فرقان مانگیے، وہ فہم مانگیے کہ ہم اپنی خطاؤں کو جاننے لگے. ان اویئرنیس، لاشعوری کیفیت جو نا، یہ منافقت کی علامت ہے. پہلے ہی بارے میں شروع میں سنا دی تھی یہ باتیں اللہ تعالیٰ نے کہ وہم لا یشعرون. بے شعوری زندگی نفاق کی زندگی ہے. جتنا ہماری زندگیوں میں شعور آتا ہے، اللہ کی اطاعت اور اس کی فرما برداری آتی ہے، اتنا ہی ہماری زندگیوں کے اندر اپنے گناہوں کی بات سمجھ آنے لگتی ہے. سورت تغابن ہے غالباً، اگر میں غلط نہ بولوں، اس کی ایک آیت ہے جس میں آتا ہے کہ وَمَنْ يُؤْمِنْ بِاللَّهِ يَهْدِ قَلْبَهُ، جو اللہ پر ایمان لائے گا اس کا دل اس کو راہ دکھائے گا. ٹھیک ہے، جتنا ایمان پختہ ہوگا اتنا نیکی اور بدی، گناہ اور برائی فوراً پتہ چلیں گے. ایک روایت سے بھی اس کی دلیل ملتی ہے کہ فلاح پا گیا وہ شخص جس کا دل حق بات کا محافظ بن گیا. اللہ نے ہر انسان کے دل میں برائی اور بدی کا فرق بتا دیا. ضمیر بھی بتاتا ہے، اس کا ایک اور جواب بھی ہے کہ انسان کا ضمیر اگر مردہ نہ ہونا تو اس کو ایک غلط نقطہ لگاتے ہوئے بھی پتہ چل جاتا ہے کہ میں نے ٹھیک نہیں لگایا، کسی کے صاف ٹیبل پر میں نے اپنے پین سے ایک نقطہ لگا دیا، کسی کی اچھی چیز کو خراب کر دیا، اندر سے ٹوک پڑتی ہے. لیکن یہ کیفیت ختم کب ہوتی ہے؟ گناہوں کے اثر سے. ٹھیک ہے، امید ہے کہ بات واضح ہو گئی ہوگی. Ignorance is not bliss in the case of religion. جی، قیاس just juristic reason. کیا کہہ رہے ہیں؟ شرعی اور اسلامی. آپ کیوں قیاس پہ پریشان ہو گئے ہیں؟ اس کو چھوڑ دیں. ٹھیک ہے، جس چیز پہ سمجھ نہیں آ رہی ہوتی نا، جیسے دین کا کوئی حکم واضح نہیں ہے، اس کو آپ اچھی طرح سمجھ نہیں پا رہے، تو پھر اس پہ کچھ علماء، ہر ایک تو قیاس بھی نہیں کرتا. یہ ایک عجیب بات ہے، اس کو میں بھی شروع نہیں کرنا چاہ رہی تاکہ آپ پھر مزید پریشان ہوں. کچھ باتیں ہوتی ہیں جو تھوڑی بتائیں تو سمجھ آتی ہے، کچھ باتیں ایسی ہوتی ہیں تھوڑی بتائیں تو اور سوال اٹھتے ہیں. تو یہ نہ کہ یہ سوال ختم ہو کے ایک اگلا سوال آ جائے. جی چھوڑ ہی دیں تو اچھا. چلیے ٹھیک ہے. شیطان کین سکسیس وداؤٹ آور کوپریشن، بٹ وی موسٹلی ریڈی ٹو گیٹ گمراہ ایون اٹس اسکپ نماز ان پارٹیز اینڈ ڈوئنگ اینی بدعت ان دا نیم آف اسلام. دیکھیے، کل کا ٹاپک بہت اہم ہے، پہلی دفعہ اس چیز کا، اور مجھے خوشی یہ ہو رہی ہے کہ آخری آیتیں ہم ساتھ ہی کریں گے، کیونکہ وہ رکوع ختم ہو کے اگلے رکوع میں جاتی ہیں، تو اللہ تعالیٰ نے چاہا تو اگلے کو ہم لیں گے ساتھ. تو کافی سوالوں کا جواب ہی ہے کل کے سبق میں. شیطان، جی، بچپن میں ہمیشہ کہا جاتا تھا کہ صورت اللہ نے بنائی ہے اور جسم فرشتوں نے. کیا ہیں جسم فرشتوں نے کیسے بنایا؟ میں نے تو ایسی بات نہیں سنی. ٹھیک ہے، چلیے جی، اب ایک منٹ رہ گئے، انشاءاللہ شام کو سورۃ نور شروع ہو چکی ہے. آج انشاءاللہ اس پہ ایک جنرل، ہم تھوڑی سی زنا کے حوالے سے ایک ٹاک ہوگی. اللہ تعالیٰ بس حق بات کہنے والا بنا دے اور اس کو دوسروں کے لیے فائدہ مند کر دے. اجازت دیجیے، السلام علیکم ورحمۃ اللہ وبرکاتہ.